نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 296، آیت نمبر 1 سے 28، سورة جن. Lesson number 296, ayat number 1 to 28, Surat Jin. Surat Jin tertib ke etebar se 72, yani 72 number ki surat hai. 287 kalimat hai. 1126 huruf hai. 1126. Aur makki suraton mein iska number 40wa hai. Is surat ke bare mein ek حدیث ہے، حضرت عبداللہ بن عباس رضی اللہ عنہ سے کہتے ہیں کہ ایک دفعہ اللہ کے نبی صلی اللہ علیہ وسلم اپنے چند ساتھیوں کے ساتھ اوقاس کے بازار میں جانے کا ارادہ رکھ کر نکلے. ان دنوں شیطانوں کو آسمان کی خبریں ملنا بند ہو گئی تھیں اور ان پر انگارے پھینکے جاتے تھے. وہ زمین کی طرف لوٹے اور آپس میں کہنے لگے، یہ کیا ہو گیا، یہ کیا ہو گیا، ہمیں آسمان کی خبریں ملنا کیوں بند ہو گیا اور ہم پر انگارے پھینکے جاتے ہیں؟ ضرور کوئی نئی بات واقع ہوئی ہے جس کی وجہ سے ہمیں آسمان کی خبریں ملنا بند ہو گئیں. اب یوں کرو کہ ساری زمین کے مشرق اور مغرب میں پھر کر دیکھو کہ وہ کیا نئی بات واقع ہوئی ہے. ان میں سے کچھ شیطان تہامہ یعنی حجاز کی طرف بھی آئے اور آپ صلی اللہ علیہ وسلم تک پہنچ گئے. اس وقت آپ نخلا میں تھے اور اوقاس کے بازار جانے کا قصد رکھتے تھے. آپ اپنے اصحاب کو نماز فجر پڑھا رہے تھے جب ان جنوں نے قرآن سنا تو ادھر کان لگا دیا، پھر کہنے لگے، یہی وہ چیز ہے جس کی وجہ سے آسمان کی خبر ہم پر بند کر دی گئی. پھر اسی وقت وہ اپنی قوم کی طرف لوٹے اور انہیں کہنے لگے، یا قومنا انا سمعنا قرآنا عجبا. اسی صورت میں ہم پڑھیں گے انشاءاللہ، اور اللہ تعالیٰ نے آپ پر یہ صورت نازل فرمائی. ابن عباس کہتے ہیں کہ جنوں کی یہ گفتگو آپ کو وحی کے ذریعے معلوم ہوئی. یہ صحیح بخاری کی روایت ہے. تو اس سے پتہ کیا چلا کہ جیسا کہ نام سے بھی ظاہر ہے کہ صورت جن جنوں ہی کے متعلق ہے، لیکن اس میں جنوں کی کوئی کہانیاں، کوئی ان کی نسلیں، ان کے بچوں کے نام، جن سٹوریز نہیں ہیں. اصل میں یہاں جنوں کو ایک کردار بنا کر پیش کیا گیا، اور پارے کے آغاز سے جو چیز ہم دیکھ رہے ہیں، دعوت اور تبلیغ کے راستے میں اس پارے کے اندر آنے والی مختلف صورتوں کا رول، تو یہاں اب سورت جن میں اللہ تعالیٰ ایک سچے داعی دین کو اس بات کی تسلی دلا رہے ہیں کہ تم حق کی بات کہتے رہو، اللہ کی طرف لوگوں کو بلاتے رہو، اور اگر سارے ہی لوگ انکار کر دیں اور قوم نوح کی طرح ڈبو دیے جائیں تو اللہ انسانوں کی جگہ جنوں کو لے آئے گا. ہمارے ہاں کہتے ہیں ایک در بند تو 100 در کھلتے ہیں. اللہ کے راستے میں بھی اسی طرح ہوتا ہے، تم کو چاہ نہیں تو یہاں راہ نہیں. کچھ لوگ مسلسل پکارے جانے کے باوجود، بتائے جانے کے باوجود جب اللہ کی طرف، اللہ کے راستے کی طرف نہیں آتے تو ایک سچے داعی دین کے دل میں اس پہ تڑپ اور تکلیف محسوس ہوتی ہے، اور بعض دفعہ یہ چیز پھر مایوسی کا شکار کر دیتی ہے اس کو کہ میری دعوت پہ تو کوئی لبیک نہیں کہتا. تو اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کی زندگی میں اس ایک واقعے کا، اور اسی طرح ایک اور واقعہ جو ہمیں سیرت کی کتابوں میں ملتا ہے کہ جب مکہ والوں کے ظلم و ستم سے انتہائی تنگ آ گئے آپ، اور آپ کو لگا کہ اب یہ لوگ بات سن کے نہیں دیں گے، تو اس خیال سے کہ چلو ذرا مکہ سے باہر نکلتے ہیں، دیکھتے ہیں کہ وہاں کہیں باہر چلیں، تو طائف جو تھا وہ اس وقت کا ایک بہت ایڈوانس شہر تھا، جس کو آج کے دور میں بھی آپ مری یا سوات کی طرح کا شہر سمجھ سکتے ہیں. اور مکہ میں جتنی خشکی ہے، طائف اتنا ہی سرسبز و شاداب ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم یہ نیت لے کر، یہ سوچ لے کر گئے کہ چلو وہاں اللہ کا پیغام پہنچاتے ہیں، لیکن وہاں جو آپ کے ساتھ ہوا وہ تو انتہائی تکلیف دہ تھا. ایک موقع پہ حضرت عائشہ نے آپ سے پوچھا تھا کہ اللہ کے نبی، آپ کی ساری زندگی میں سب سے مشکل وقت کون سا آیا؟ حالانکہ اتنی مشکلات آئیں، لیکن آپ نے فرمایا کہ سب سے تکلیف کا دن طائف کا دن تھا، کہ لوگوں نے نہ صرف یہ کہ آپ کے ساتھ برا معاملہ کیا بلکہ پتھر مارے. شہر کے جو اوباش اور بدمعاش قسم کے لڑکے تھے وہ پتھر مارتے آپ کو, گالیاں دیتے. اتنے پتھر پڑے کہ آپ کے پاؤں کے اندر خون نکل آیا. آپ کی جوتیاں جو تھیں وہ چپکنے لگیں آپ کے پاؤں کے ساتھ. ہم نے تو بھی دعوت کے راستے میں صرف باتوں کے تیر ہی سہے ہوں گے, ہمیں تو کسی نے پتھر نہیں مارا. یہ الگ بات ہے کہ ہم لوگوں کی بدلتی بھی نگاہوں کو دیکھ کے پریشان ہو جاتے ہیں کہ یہ کیا ہوا, ان کی محبت میں کمی آ گئی, اب ان کے ماتھے پہ تیوری آ گئی, اب تو خاندان والے بھی اکھڑے پھرتے ہیں. ہم تو یہ پتھر نہیں برداشت کر سکتے. اللہ کے نبی نے اس دین کو پھیلانے میں تو لٹرلی پتھر سہے, زمین سے کنکریاں اٹھا کے آپ کو مارتے تھے. اتنے آپ پریشان ہوئے کہ کوئی بندہ یہاں نہیں ہے, اور آپ ایک باغ کے قریب آ کے بیٹھے, انگوروں کا باغ تھا. تو اللہ کے نبی بھوکے بھی تھے, پیاسے بھی تھے. آج کے سفر مت سوچئے کہ جس میں ہم ساتھ اپنے کھانے کا سامان لے کے جاتے ہیں, اور مکہ سے طائف آج بھی اگر آپ بہت تیز رفتار گاڑیوں میں جائیں تو تقریباً 2 گھنٹے لگتے ہیں, اور آپ نے پیدل یہ سفر طے کیا اور آپ کے اپنی سواری پہ تھے. کس طرح قصہ مختصر یہ کہ وہاں جو حالات پیش ہوئے اس کے اوپر آپ دلگیر تھے. اس وقت جبرائیل نے آ کر اور میکائیل نے آ کر یہ پیشکش کی تھی کہ اللہ کے نبی اگر آپ حکم دیں ہم دونوں پہاڑوں کو آپس میں ملا دیں, اور یہ وادی جو ہے یعنی ویلی تھی طائف کی, یہ پس کے رہ جائے, کیونکہ انہوں نے ایک نبی کی قدر نہیں کی. تو اللہ کے نبی نے کہا کہ نہیں, شاید ان کی نسلوں میں سے کوئی اسلام پہ آ جائے. پیچھے حضرت نوح کی دعا سے اس کا ربط ملتا ہے کہ حضرت نوح نے بھی قوم کے لیے اگر دعا کی تھی تو یہ اس وقت کی تھی بد دعا, جب ان کو یقین تھا کہ اب یہ لوگ نہیں پلٹیں گے, اور آپ نے کہا کہ نہیں شاید ان کی نسلوں سے اولادیں آئیں, اور پھر ایسے ہی ہوا. آج وہ شخص جس کو محمد بن قاسم کے نام سے جانتے ہیں وہ طائف سے اٹھے تھے, اور آج اگر برصغیر پاک و ہند یا سندھ کے اندر کوئی لوگ سکھ کا سانس لے رہے ہیں تو یہ محمد بن قاسم کی وجہ سے ہے, اور محمد بن قاسم کا پیدا ہونا ایک نبی کے صبر کا نتیجہ ہے. اگر اس وقت آپ اپنی ذات کو نشانہ بناتے, دیکھیے اللہ کا دین بالکل پیچھے ہو جاتا ہے جب کوئی آپ کی ذات کے اوپر بات کرے, گالی دے, تھپڑ مار دے منہ پہ, چپ کرو, بدتمیز, یہ 4 لفظ ہی کوئی بول دے نا دین کے نام پہ تو ہم کہتے ہیں کر لے گا اللہ اپنا کام خود ہی, ہم گھر بیٹھے ہم کیوں برے بنے. کتنا معروف جملہ ہے, ہم کیوں برے بنے. اللہ کے نبی برے بننے تو چھوڑے, فزیکلی پتھر کھانے کے باوجود بھی جمے رہے, ڈٹے رہے. پھر وہاں آپ ایک باغ میں گئے تو وہاں کچھ لوگ تھے تو ان کو ترس آ گیا کہ یہ بندہ کتنا بھوکا پیاسا بیٹھا ہے. تو اپنے ایک ملازم اداس اس کا نام تھا, اس کے ہاتھ ایک پلیٹ میں تھوڑے سے انگوروں کے گچھا آپ کی طرف بھیجا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب انگور لیے تو آپ نے کہا بسم اللہ. یہ بسم اللہ کا لفظ سن کے وہ اداس حیران ہو گیا, کہنے کا یہ آپ نے کیا کہا. کہا آپ نے تو وہ کہا جو یونس کا کلمہ تھا. کہا یونس کو تم جانتے ہو؟ کہا ہاں میں نینوہ بستی سے ہوں. کہا تمہیں پتہ ہے کہ یونس کا میں بھائی ہوں, جس طرف سے وہ آیا جس ذات نے اس کو بھیجا اسی نے مجھے بھیجا. یہ بات سن کے وہ جو غلام تھا وہ آپ کے ہاتھ چومنے لگا. وہ دور بیٹھے جو آقا تھے وہ دیکھ رہے تھے یہ منظر, ان کو غصہ آ گیا کہ یہ کیا, یہ تو کھانے کی چیز دینے گیا تھا اور یہ اتنی محبت کر رہا ہے. انہوں نے اللہ کے نبی کو وہاں سے بھی نکلوا دیا. کبھی لٹرلی اس کو لے کے سوچے ہم اپنے اوپر, کب ہم نے یہ رسوائی سہی؟ ہمیں تو عزت ہی ملتی ہے. 4 لوگ منہ ٹیڑھا کر کے بیٹھ جائیں ہم کہتے ہیں وہاں درس دینے کی کوئی ضرورت نہیں, آتے ہی نہیں لوگ, چھوڑ دو, کوئی ضرورت نہیں. ایک بلایا تو 100 کو 1 آیا, 2 آیا, چھوڑ دو باقیوں کو بھی. وہ ایسے نہیں تھے. اس موقع پہ پھر جب اللہ کے نبی صلی اللہ علیہ وسلم بہت زیادہ واپسی کے راستے میں تھے اور بڑے دلگیر تھے تو اللہ تعالیٰ نے جنوں کی ایک جماعت سے آپ کی ملاقات کرائی. آپ وہاں دعا پڑھ رہے تھے جس کو دعائے طائف کے نام پہ آپ کتابوں میں پڑھتے ہوں گے, اللہم الیک اشکو ضعف قوتی وقلت حیلتی وہوانی علی الناس. اے اللہ میں تیری طرف اب شکوا کرتا ہوں, میری کمزوری کا, میری رسوائی کا, میں کتنا اس وقت بے بس ہوں, تجھے پتا ہے میں کون. الی من تخلنی, اللہ تو مجھے کس کے حوالے کرتا ہے. الی عدو, کہ اللہ مجھے دشمن کے ہاتھوں میں کرے گا, کیا اس شخص کو میرے مقدر کا مالک بنائے گا, میرے ساتھ بڑا ہی برا معاملہ کرے گا. اور بس یہ دعا مانگنے کی دیر تھی کہ وہاں سے ایک جنوں کا ٹولہ گزرا. انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے بھی ملاقات کی, پھر وہ اللہ کے نبی کو اپنی بستی میں لے گئے. یہ پہلا موقع تھا جب آپ نے جنوں کے بستی میں جا کے ملاقات کی, وہیں آج بھی مسجد جن بنی ہوئی ہے. تو اس سے پتہ چلتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی رسالت نہ صرف یہ کہ انسانوں کے لیے تھی بلکہ جنوں کے لیے بھی تھی, اور آپ کا پیغام جس طرح انسانوں نے مانا اس طرح جنوں نے بھی مانا. جس طرح انسانوں میں کچھ کافر ہوئے تو جنوں میں بھی کافر ہوتے ہیں. तो जिन कौन है लफ्ज जिन से ही देख लें, बजाय इसके के बीच में जाके बात करें तो शुरू से ही कर सकते हैं कि जिन का मानी ही छुपी हुई चीज होती है। जीम नून नून इसका रूट है। जनीन भी इसी से है, फीटस को कहते हैं यानी माँ के पेट के अंदर जो बच्चे की कैफियत होती है। तो जिन्नों के बारे में जो बातें कुरान और सुन्नत से हमें मिल जाती हैं वो क्या है? पहली बात है कि ये एक मखलूक है, ये वो मखलूक है जो शरीयत की मुकल्लिफ है, यानी इनको भी अल्लाह ताला ने विल पावर दी हुई है। नेकी और बुराई का फैसला करके ये नेकी या बुराई करते हैं, यानी जैसे फरिश्ते हैं तो उनके पास चॉइस नहीं है, लेकिन जिन्नों के पास इंसानों की तरह चॉइस मौजूद है। फिर अगली बात यह कि जिन जो हैं ये आग से पैदा किए गए हैं। शोले की जो लपट होती है ना, जो कैंडल के ऊपर शोला होता है उसके जो ऊपर का हिस्सा होता है ना, लपट धुआं जिसमें होता है, ये उससे पैदा किए गए हैं और इंसान मिट्टी से पैदा किया गया है। फिर अगली बात इसके बारे में जो हमें कुरान सुन्नत से मिलती है कि इंसानों की पैदाइश से पहले इस दुनिया पर जिन आबाद थे, अल्लाह ताला ने उनको पहले मौका दिया था और उनमें भी नबूवत का सिलसिला जारी था। लेकिन जब इंसान की तख्लीक हुई तो फिर जो इंसानों का नबी होता था वो जिन्नों का नबी भी होता था, तो इसीलिए अल्लाह के नबी सल्लम को भी जिन्नों का नबी कहा जाता है। इस सूरत अर्रहमान में हम इसके बारे में बार बार पढ़ते हैं ना, अय्युहस्सक़लान, ए दो गिरोहो, ए दो बोझो, तो वहाँ एक इंसान और एक जिन्न है। फिर इसी तरह जिन्नों के बारे में एक बात यह है कि इंसान तो जिन्नों को नहीं देख सकते लेकिन जिन इंसानों को देख सकते हैं। फिर अगली बात यह कि जिन्नों ने दुनिया में बहुत ज़्यादा तबाही मचाई थी, जिसकी वजह से फरिश्तों ने आके इनको मार मार के भगा के खुशकी वीराने, जो भी यानी डेजर्ट्स कह लें या जंगल है, उस तरफ निकाल दिया और पानी की तरफ कर दिया। पहले पूरी ज़मीन पे जिन्नात थे, हो सकता है जहाँ अब हम रह रहे हैं वहाँ वो होंगे, लेकिन जब इनके बहुत सारे लोगों ने खून बहाया, फसाद किए, तो फरिश्तों ने इनको मारा और वीरानों में चले गए। अब इस वक्त ये वीरानों में रहते हैं, शक्लें बदल लेते हैं। और इनके अंदर एक और भी जो चीज़ होती है वो ये है कि जिस तरह इंसानों की मुख्तलिफ ज़ुबानें होती हैं ना, इस तरह जिन्नों की भी मुख्तलिफ ज़ुबानें होती हैं। इनमें भी मेल एंड फीमेल्स होते हैं, यानी कपल्स होते हैं, इनके अंदर भी शादियाँ होती हैं और इनके भी बच्चे होते हैं, यानी जैसे नस्ल का सिलसिला ना, तनासुल बोलते हैं इसको, ये इंसानों की तरह जिन्नों में भी होता है। फिर अगली बात कि इंसानों की तरह जिन्नों में भी नेक भी होते हैं और बद भी होते हैं, फरमा बरदार भी होते हैं और नाफरमान भी होते हैं, अच्छे अकायद के जिन भी होते हैं और बुरे अकायद के जिन भी होते हैं। जो बुरे किरदार के जिन होते हैं ना, इन्हीं को अमूमन फिर शयातीन कहते हैं, ये शैतान होते हैं। इसीलिए शैतान और जिन एक बहुत लंबी चीज़ है, और इस पे आप लोगों को याद होगा कि हम लोगों ने सूरत बनी इसराइल की आयात जब शैतान की थी तो उसमें बहुत डिटेल से पढ़ा था। इस पे एक किताब भी है दारुस्सलाम की छपी हुई, जिन्नात और शयातीन उनकी दुनिया, तो इसके बारे में ये। फिर बाकी चीज़ें सूरत के साथ भी आएंगी, लेकिन ये कि जिन्नों से डरना नहीं चाहिए। इनका जो सबसे बड़ा मिच्योर जिन होता है ना, ये इंसान के बच्चे जितनी अकल रखता है। इनको अल्लाह ताला ने ताकत बहुत दी है, यानी कुव्वत ऐसी है, यानी ज़्यादा चल लेते हैं। हम जैसे फासला जितना मेरा ख्याल है कि जहाज़ में तय करते हैं ना जिस स्पीड से, उससे ये खुद ही उड़ के चल जाते हैं। मसलन आप देखें कि अगर कोई 1 घंटे में जहाज़ में कहीं पहुंचता है ना, तो ये जिन खुद ही वहाँ 1 घंटे में पहुंच जाता है। सूरत सबा में भी पीछे हम पढ़ चुके, सूरत नमल में आया था ना उसका किस्सा, हज़रत सुलेमान और मलका सबा का। तो उसमें जब हज़रत सुलेमान ने कहा कि मुझे कौन मलका का तख्त ला के देगा, तो अफरीत मिनल जिन का लफ्ज़ आता है, उसने कहा कि मैं भी ले आऊँगा। तो ये बहुत भारी चीज़ें उठा लेते हैं। अमूमन पहले दौर में जो लोग थे वो इनसे भारी काम कराते थे, जैसे इमारतें बनवाना। और शायद आपको हैरत होगी ये सुनकर कि जो बैतुल मक़दस यानी यरूशलम में जो मौजूद है आज भी मस्जिद अक्सा, इसका भी एक हिस्सा जिन्हों ने बनाया हुआ है, और हज़रत सुलेमान अलैहिस्सलाम ने जिन्हों को काबू किया हुआ था। अल्लाह ताला ने उनको ये खूबी दी थी और सर पे खड़े होकर वो जिन्नात से काम कराते थे। और एक वक्त ऐसा है कि हज़रत सुलेमान की मौत का वक्त आ गया लेकिन अभी तामीर पूरी नहीं थी, तो अल्लाह ताला ने मौजज़ाना तौर पे हज़रत सुलेमान की जो लाश थी उसको उनके असा यानी स्टिक के साथ खड़ा कर दिया। जिन समझते रहे कि आप खड़े हैं देख रहे हैं, लेकिन आप असल में फौत हो चुके थे। इससे ये भी पता चलता है कि जिन्नों को गैब नहीं पता होता। और जब वो दीमक की लकड़ी को लगी तो वो लकड़ी गिरी, तो हज़रत सुलेमान की लाश भी गिरी, तो जिन्नों को पता चला कि ओहो ये तो फौत हो चुके हैं, तो वो भाग गए थे। तो ये सारी कहानी आप जहन में रखते हुए सुनिएगा, और इसमें हमारे लिए अमल की बहुत बातें हैं। यानी ये जो हमारा टॉपिक चल रहा है पारे का, उसके नाते से इसका एक और भी मजमून है इस सूरत का, और वो क्या है कि کہ جب کوئی کسی سے بات سن لے تب آگے اس کی اپنی کیا ذمہ داری ہے، یعنی انذار کے بعد اب دعوت کی ذمہ داری، یعنی ایک اللہ کا بندہ آپ کو بتائے، آپ نے سن لیا، اب آپ کیا کریں، جنوں کے عمل سے انشاءاللہ دیکھیں گے. تو آئیے ذرا آیت کو ساتھ لے کے چلتے ہیں. بسم اللہ الرحمن الرحیم. قل اوحی الی انہ استمع نفر من الجن فقالوا انا سمعنا قرآنا عجبا. آپ کہہ دیجئے کہ مجھے وحی کی گئی ہے کہ جنوں کے گروہ نے اس قرآن کو غور سے سنا، پھر جا کر اپنی قوم سے کہا کہ ہم نے بڑا عجیب قرآن سنا ہے. کیسا ہے یہ؟ یہدی الی الرشد فآمنا بہ، جو راہ دکھاتا ہے بھلائی کی پس ہم اس پر ایمان لے آئے. ولن نشرک بربنا احدا، اور ہم نہیں شریک کریں گے کسی کو اپنے رب کے ساتھ بھی. وانہ تعالی جد ربنا ما اتخذ صاحبۃ ولا ولدا، اور ہمارے پروردگار کی شان بڑی بلند ہے، اس نے نہ کسی کو بیوی یا بیٹا بنایا. وانہ کان یقول سفیہنا علی اللہ شتتا، اور یہ کہ ہمارے نادان لوگ اللہ کے ذمے بڑی چھوٹی باتیں لگاتے ہیں. یہاں اور اس سے آگے کچھ اور آیات. انداز سے ہی آپ دیکھیے کہ بہت یونیک سٹائل ہے اس سورت کے شروع ہونے کا. کل سے بات شروع ہوئی کہہ دیجئے، اور کل سے جو باتیں شروع ہوتی ہیں، جو صورتیں عموماً، اس کے اندر نبی صلی اللہ علیہ وسلم کو کچھ کہا جا رہا ہے. جیسے قل اعوذ برب الناس، قل اعوذ برب الفلق، قل یا ایھا الکافرون، جس کو معوذتین اور چاروں کل کے نام پہ کل ہو اللہ احد کو بھی شامل کر لیں، تو یہ چاروں کل جو پیچھے تھے، یہاں بھی کل کے ساتھ یہ سورت شروع ہو رہی ہے. یعنی گو کہ اس کا مضمون ان سے فرق ہے، لیکن یہاں پتہ چلتا ہے کہ جو اللہ کے نبی پر وحی آتی تھی وہ حسب حالات آتی تھی. ادھر جنوں نے یہ باتیں سنی، اللہ کے نبی کو کچھ پتہ نہیں چلا. یہاں سے یہ بھی پتہ چلتا ہے کہ آپ کو غیب کا علم نہیں تھا. جنوں کی دنیا میں کیا ہو رہا تھا یہ اللہ تعالیٰ بتا رہے ہیں آپ کو ادھر، لیکن آپ کو خود سے نہیں پتا تھا. سورۃ احقاف کے اندر بھی اس بات کا تذکرہ ہوا تھا کہ جنہوں نے کس طرح آپ سے قرآن سنا. کیا کہا؟ اوحی الیہ، میری طرف وحی کیا گیا. اس سے بھی پتہ چلتا ہے کہ قرآن پاک اللہ کے نبی کی طرف وحی کیا گیا تھا. آپ نے اس کو فیبریکیٹ نہیں کیا تھا، گھڑا نہیں تھا، خود نہیں بنایا تھا. کیا کہا گیا؟ کیا وحی کی گئی؟ انہو، بے شک وہ، استمع، غور سے سنا. ایک لفظ ہوتا ہے سمیع، باب سمیا، با سننا، سماعت، سامع، سامعین، لیکن یہاں تا لگ گئی نے، استمع، استفعال باب ہوتا ہے. تو جب بھی سمیا کے اندر تا لگ جاتی ہے نا، تو اس کا مطلب ہے غور سے سنو. استمع، غور سے سننا. اس سے کیا پتہ چلتا ہے؟ کہ جنہوں نے اللہ کے نبی کے کلام کو اور قرآن کو غور سے سنا تھا. کس نے سنا؟ نفر من الجنی، ایک گروہ نے جنوں کے. نفر چھوٹی جماعت کو کہتے ہیں، پیچھے بھی یہ لفظ گزر چکا ہے سورۃ توبہ میں بھی. اردو میں لفظ سنتے ہیں نفری، کتنی نفری ہے، وہی ہے. یعنی ایک چھوٹا سا گروہ تھا جنوں کا، انہوں نے غور سے سنا اللہ کے نبی کے کلام کو. اور یہ کب ہوا؟ جب آپ فجر کی نماز میں وادی نخلا میں صحابہ کرام کو قرآن پاک پڑھا رہے تھے، اس وقت جن اوپر سے گزرے اور انہوں نے یہ سنی. ساتھ ہی سنتے کیا کہنے لگے؟ فقالو، کون؟ جنات کہنے لگے، انا سمعنا، بے شک ہم نے سن لیا، قرآنن عجبا، قرآن بڑا عجیب ہے یہ. عجبن کا لفظ مصدر ہے یا پھر مبالغے کے طور پر استعمال ہوا. بعض کہتے ہیں کہ عجبن معجیبن کے معنوں میں، یعنی اسم فاعل کے معنی میں، یعنی بڑے تعجب والا. زا عجبن، بہت عجیب ہے. کس طرح عجیب ہے قرآن؟ اپنی فصاحت کے اعتبار سے، بلاغت کے اعتبار سے، نصیحت کے اعتبار سے، برکت کے اعتبار سے، حقیقت ہے کہ یہ قرآن بہت عجیب ہے. یہ اس کے عجب کو اور اس کی خوبی کو تو وہی دیکھ سکتا ہے جو واقعی اس کے ساتھ قریب کا شغف رکھے. اور لفظ عجب جو ہے نا، عجیب کا لفظ بھی اسی سے ہے. تو عجب اور عجب، عجیب، یہ سارے مختلف سینس میں بنتے ہیں نا. تو ہمارے ہاں تو لفظ عجیب کا معنی ہے نا کہ اسٹرینج، اسٹرینج چیز، بڑی ایک عجیب و غریب چیز دیکھی. ہاں، لیکن عجیب لفظ عربی میں اس طرح نہیں ہوتا. مثلا عجب کہتے ہیں خود کو خوبصورت سمجھنا، خود کو بڑا بڑا سمجھنا، خود پسند ہونا. تو قرآنن عجبا جب آپ کریں گے تو اس میں خوبصورت قرآن کے معنی بھی آئیں گے. اس کے اندر قرآن پاک کی خوبی کا بھی تذکرہ آ گیا، कि ये बहुत अजीब है, इसका दिल पे गहरा असर होता है और ये वाकई लोगों को इर्द गिर्द से बेनियाज करके एक नई ही दुनिया में ले जाती है कि लोग ताज्जुब ही करते रहते हैं। फिर जिन्नात अब देखिए कि साथ ही दूसरों को सुना रहे हैं। इससे क्या पता चलता है कि जिन्नात ने अल्लाह के नबी की बात सुनी। अब इंतज़ार कर रहे थे कि ज़रा हमें आलिम की डिग्री मिल जाए तो फिर जाके दूसरों को सुनाए, कोई डिप्लोमा मिल जाए, सर्टिफिकेट मिले, नहीं, सुना और आगे पहुंचा दिया। फ़कालू, इससे पता चलता है कि एक बंदे को दीन की जो बात अच्छी तरह खुद समझ आ जाए, बस वो उसका आलिम बन गया, उसको पता चल गया। और बताने और पढ़ाने के लिए कोई कुर्सी, मेज, स्टेज और माइक कुर्सियाँ नहीं चाहिए होती, बस वो अपने इर्द गिर्द के लोगों को बात बता दे। क्योंकि इंसान जिस चीज़ को अपने लिए पसंद करता है, फिर उसका दिल चाहता है कि वो दूसरों को भी उसी चीज़ से फ़ायदा दे। फिर उसके बाद क्या फरमाया, ये कुरान कैसा अजीब है, यहदी इला रुश्दी, हिदायत की तरफ रहनुमाई करता है। आप इसकी तस्दीक करेंगे? क्या वाकई ये कुरान दिल में खैर के इरादे लाता है, रोश्त, भलाई, रहनुमाई देता है? और इसकी रहनुमाई के अंदर जो ज़िंदगी गुजारता है उसकी ज़िंदगी कितनी खूबसूरत हो जाती है। और अब देखिए, चूंकि इनके दिल तासुब से पाक थे ना, तो इस खूबी को सुनते ही कहने लगे फ़ामन्ना बिही, हम ईमान ले इस पर। एक तरफ वो मक्का के 7, 8, 9 साल गुजर चुके थे कि उनको कह कह के आप थक चुके थे, लेकिन लोग नहीं माने, और एक राह चलते किसी ने बात सुनी और मान गया। इससे क्या पता चलता है कि बस वो लोग जिनके लिए आप पूरी कोशिश करते हैं, हर मीन यूज कर लेते हैं, वो नहीं बात सुनते, लेकिन कोई सिर्फ राह चलता आता है, जूतियाँ देख के बैठता है, आके सुन के जाता है और वो बात मान जाता है। अल्लाह के नबी ने फरमाया कि बस तुम बात को आगे बताओ, क्योंकि बस वो लोग जो तुमसे सुनेंगे वो तुमसे ज़्यादा मानने वाले होंगे। तो ज़रूरत है इस बात की कि मुनासिब तरीके से जो बात पता चल जाए उसको एक इंसान अच्छे तरीके से आगे पहुंचा दे। और ये कुरान पाक की सिफत है कि ये हक और बातिल का फ़र्क बता देता है और अल्लाह ताला की मार्फत के रास्ते लोगों को दिखाता है। और साथ ही कहा वलन नुशरिक बि रब्बिना अहदा, और हम अपने रब की साथ किसी को भी शरीक नहीं ठहराएंगे। क्या पता चला कि सिर्फ अल्लाह के नबी की ज़ुबान मुबारक से कुरान पाक सुनकर उनको तौहीद भी समझ आ गई कि वो ज़ात जिसका कलाम इतना अजीब है, जिसका कलाम इतना खूबसूरत है, क्या फिर वो खुद खूबसूरत नहीं होगा? कोई है उसका जो मुकाबला कर सके? जब उसकी किताब जैसी कोई चीज़ नहीं, तो फिर उस जैसी कोई चीज़ कौन सी होगी? वन्नहु तआला जद्दु रब्बिना, और बेशक ये कि बड़ी आला है, बुलंद है, जद्दू जीम दाल दाल, जद मजद मजीद का लफ्ज़ भी इसी से है, अमजद भी इसी से है, यानी शान के मानों में, मेजेसिटी, मेरे रब की शान कितनी अच्छी है। मत तखज़ साहिबतन वला वलदा, अब देखिए पहली आयत में का शिरक नहीं करेंगे, दूसरे में बीवी और बच्चे की बात करी। उस दौर में यही तीन मारूफ मज़हब थे ना, मक्का वालों में शिरक था बुत परस्ती के नाम पे, जो यहूद थे मदीना के वो अल्लाह ताला की ज़ात के साथ हज़रत उज़ैर को बेटा बना चुके थे, और नसारा ने हज़रत मरियम को बीवी और हज़रत ईसा को बेटा बनाया था। तो तीन मारूफ जो मज़ाहिब थे उन तीनों का इब्तिल कर दिया, इसके अंदर रद्द कर दिया, कि जिन्होंने कहा कि अब ना तो हम अलग से शिर्क करेंगे और साथ उसकी बीवी और बेटा भी नहीं बनाएंगे। इससे क्या पता चलता है कि शिर्क ना करके बात नहीं छोड़ दी, बल्कि ये बता दिया कि बीवी और बेटे का बनाना या उसकी बीवी या बेटा ठहराना भी शिर्क है। मज़ीद अपनी बात को खोल के रख दिया। और इससे ये भी पता चलता है आयत नंबर 2 और 3 से कि इस मौके पर कुरान सुनने वाले जिन मुशरिक थे, और इनमें से कुछ ऐसे थे जो ईसाइयों के अकीदे तसलीस से भी मुतासिर थे, तो कुरान का बयान सुनकर उनको ऐसे लगा कि अल्लाह की ज़ात जो वो बीवी और बेटे की ज़रूरत से बिल्कुल पाक है, तो जिस तरह इंसानों में इस बात की इजाज़त नहीं, इस तरह जिन्नों को भी इजाज़त नहीं दी गई। वन्नहु काना यकूलू, और ये कि बेशक वो कहते थे, कौन सफ़ीक होना, हमारे सफ़ीक, सफ़ीक का लफ्ज़ सीन फाहा से, पीछे हम बहुत दफ़ा पढ़ चुके, लफ्ज़ ई माना है हमारे बेवकूफ़। बाज़ कहते हैं यहाँ हमारे बेवकूफ़ से मुराद शैतान है, और बाज़ कहते हैं कि इनके साथी जिन, और बाज़ कहते हैं कि यहाँ बतौर जिन्स इस्तेमाल किया गया, यानी हर वो शख्स जो अल्लाह की औलाद को ठहराए वो बेवकूफ़ है। यानी उन्होंने साबित कर दिया कि इस वक्त हमारे भी कुछ बेवकूफ़ लोग हैं जो अल्लाह ताला के बारे में इस तरह की बातें करते हैं कि अल्लाह ने बीवी बनाई और उसके बेटे हैं, اور شتت کا لفظ علی اللہ ہی شتتا، شتت کا لفظ شین توئے توئے سے ہے، شتا یا شتو سے ہے، جھوٹی بات جہاں مراد ہے. اس کے کئی معنی ہیں، نمبر ایک جھوٹ، نمبر دو ظلم، پھر باطل اور کفر میں مبالغہ. مقصد کیا ہے کہ اعتدال سے دوری اور حد سے تجاوز ہے، کہ اللہ کی اولاد اور اس کی بیوی ٹھہرانا یہ بے وقوفوں کی عادت ہے جو سیدھے راستے سے ہٹ کر دوسری ایکسٹریم پہ چلے گئے. یعنی جنوں میں بھی انسانوں کی طرح یہ عقائد موجود تھے کہ نعوذ باللہ اللہ کے بیٹے یا اللہ کی بیویاں ہیں. اور ویسے بھی آپ دیکھیے تو دیوی دیوتاؤں اور اللہ تعالیٰ کے ساتھ شراکت کے کئی باطل عقائد مکہ والوں میں بھی موجود تھے. تو بتایا کہ اللہ کے نبی آپ غم نہ کریں، جس طرح یہ لوگ آپ اللہ کے ساتھ شرک بناتے ہیں تو جنوں میں بھی کچھ ایسے تھے، لیکن صرف آپ کا ایک درس سن کے ان کے دل کی دنیا بدل گئی. پھر مزید پوری سورت جو ہے وہ اصل میں انہی جنوں کی کہانی ہے. اور آپ ان آیات کو سنتے وقت تصور میں لائیں کہ ایک جن ہے، ایک نہیں تو وہ نفر و من الجن جو پانچ چھ تھے، اور وہ پورے ایک مجمع کے اندر جا کے سنارے، ہم نے یہ دیکھا، ہم نے یہ دیکھا، ہم وہاں گئے. کبھی ایسا ہوتا ہے نا، آپ کہیں جا ہو کے ہیں تو آپ پوری باتیں سناتے ہیں. پوری صورت میں جن جو ہیں وہ اپنے باقی جنوں کو یہ باتیں سنا رہے ہیں. انہوں نے کوئی انتظار نہیں کیا کہ اچھا تھوڑا سوچ لیں، دیکھ لیں، جو بات خود کو سمجھ آ گئی وہ دوسروں کو سنانے لگے. پھر وَأَنَّا ظَنَنَّا أَلَّن تَقُولَ أَلَّن تَقُولَ الْإِنسُ وَالْجِنُّ عَلَى اللَّهِ كَذِبًا، اور یہ کہ ہم نے تو یہ سمجھ رکھا تھا کہ انسان اور جن اللہ کے بارے میں کبھی جھوٹ نہیں بول سکتے. یعنی جنوں اور انسانوں کی اکثریت جو ہے نا وہ یہ باتیں کہتی ہے کہ اللہ کی بیوی اور اس کی اولاد، فرشتے اس کی بیٹیاں ہیں، یا اللہ نے اپنے پیاروں کو کچھ اختیارات دے رکھے ہیں، لیکن ہم اس بات کو نہیں مانتے. لوگ جتنا مرضی کہتے رہیں اس بات کے اوپر، شور مچاتے رہیں کہ اللہ کی ذات جو ہے وہ بیوی بچوں کو بنا چکی ہے، لیکن ہم ایسی بات میں کبھی بھی کسی کی بات کی تصدیق نہیں کریں گے، کیونکہ ان کو پتہ تھا کہ اللہ کی ذات ایک ہے. اس سے کیا پتہ چلتا ہے کہ جس طرح انسان اللہ کے بارے میں کوئی جھوٹا عقیدہ رکھیں گے تو گناہ گار ہوں گے، اسی طرح جنات بھی ایسے عقائد رکھ کر گناہ گار ہوں گے. پھر دوسری بات یہ بھی پتہ چلتی ہے کہ اتنے زیادہ لوگ جو غلط بات کرتے ہیں تو اس سے اللہ تعالیٰ کو کوئی فرق نہیں پڑتا. سچ سچ ہے، جھوٹ جھوٹ ہے، چاہے انسان جھوٹ بولے یا جن جھوٹ بولے.